विषय अपाङ्गता भएका दशौं हजार नेपाली बाल बालिकाहरूले शिक्षाको उचित अवसरबाट वञ्चित हुनु परेको एउटा अन्तर्राष्ट्रिय प्रतिवेदनले जनाएको छ। स्कूलहरूको संरचना अप्ठ्यारा भएका, शिक्षकहरूले पर्याप्त तालिम नपाएका र भर्ना पाउनबाट समेत अन्यायपूर्वक वञ्चित गरिएकाले ती बाल बालिकाहरूलाई विद्यालय जान व्यवधान रहेको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले आज काठमाण्डुमा जारी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ। थप विवरण संजय ढकालबाट। खोसिएको भविष्य शीर्षक दिइएको उक्त प्रतिवेदनका अनुसार नेपालमा प्राथमिक शिक्षाले समेटेको 94% बाल बालिका बाहेक झण्डै 3.5 लाख बाल बालिकाहरू मध्ये अधिकांश अपाङ्गता भएकाहरू छन्। तर यो आँकडा पनि निकै कम हुन सक्ने उक्त संस्थाका अधिकारीहरूले बताएका छन्। विश्व स्वास्थ्य संगठनको आँकडा बमोजिम हिसाब गर्ने हो भने जनसंख्याको 15% कुनै किसिमको अपाङ्गता हुने गर्छ, अर्थात नेपालका 1,20,00,000 बाल बालिका मध्ये 18,00,000लाई कुनै अपाङ्गता हुन सक्छ। तीमध्ये धेरैको लागि उचित शिक्षाको बन्दोबस्त नभएको बताउँछिन् ह्युमन राइट्स वाच की अनुसन्धानकर्ता सान्था राव बरिगा। नेपालभर 10,000 अपाङ्गता भएका बाल बालिकाहरू गुणस्तरीय शिक्षाको अधिकारबाट वञ्चित छन्। हाम्रो प्रतिवेदनमा उनीहरूले बिहोरेका व्यवधानहरूबारे उल्लेख छ, साथै सरकार तथा विकास साझेदारहरूले उनीहरूको निम्ति आवश्यक कदम चाल्न नसकेको देखिएको छ। शिक्षा विभागका अनुसार हाल नेपालका सामुदायिक विद्यालयहरूमा 85,000 अपाङ्गता भएका बाल बालिकाहरू पढ्ने गर्छन्। उनीहरूलाई सहज पार्नको लागि मासिक 500 देखि 2,000 रूपियाँको यात्रा भत्ता दिने प्रावधान रहेको विभागका अधिकारीहरू बताउँछन्। तर ती बाल बालिकाहरूको समस्या पनि कम चाहिँ छैन। हिँडुल गर्न नसक्नेहरूका लागि खुड्किलो चढ्न नपर्ने गरी सजिला ऱ्याम्प वा सुन्न देख्न नजान्नेहरूका लागि सांकेतिक भाषा तथा ब्रेल लिपिको प्रयोगको अभाव व्यापक रहेको छ। त्यसमाथि अपाङ्गता भएका आफ्ना बालबालिकालाई भर्ना गर्न समेत विद्यालयहरू हिचकिचाउने कतिपय अभिभावकहरू बताउँछन्। भर्ना लिइहाले पनि उनीहरूको निम्ति उचित पठन पाठनको वातावरण त पटक्कै नहुने अनुभव उनीहरूको छ। एकचोटि आफ्नो छोरीको विद्यालय हेर्न जाँदाको अनुभव सुनाउँदै बौद्धिक अपाङ्गता भएका बाल बालिकाहरूका अभिभावकहरूको संगठनका सचिव समेत रहेका मुकुन्द दाहालले भने, स्कूलको अवस्था कस्तो थियो भने जो त्यहाँ बस्न सक्छ उनीहरूलाई कोठा बन्द गरिन्थ्यो। भित्र एकजना टिचर अथवा केयर टेकर कोही हुन्थ्यो, उसले त्यो केयर टेक गर्थ्यो। जसलाई गर्न सकिँदैन कुर्सी बनाएर बाँधेर पनि राखिन्थ्यो। त्यो किसिमले स्कूलमा राखिएको अवस्थामा पनि मैले मान्नै पर्ने अवस्था भयो। ह्युमन राइट्स वाचको उक्त प्रतिवेदनले औँल्याएको एउटा समस्या अपाङ्गता भएका विद्यार्थीहरू समाहित हुने किसिमका एकीकृत विद्यालयको अभाव हो। तर शिक्षा विभागका महानिर्देशक महाश्रम शर्मा भन्छन्, छुट्टै किसिमका विद्यालयहरू अपाङ्गता भएका बाल बालिकालाई मात्रै हुने गरी विद्यालयहरू छन् भने अरू चाहिँ विशेष एकीकृत विद्यालय छन्। कतिपय विद्यालयहरूमा अपाङ्गता भएका बाल बालिकाहरू र अरू सामान्य बाल बालिकासँग सँगै बसेर पढ्ने व्यवस्था पनि छ। सरकारका अनुसार सबै बाल बालिकालाई कम्तीमा प्राथमिक शिक्षाले समेट्ने सरकारको उद्देश्य पूरा हुन लागेको छ। तर अपाङ्गता भएका बाल बालिकाहरूको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित नगरिएसम्म उक्त उद्देश्य पूरा भएको मान्न नसकिने धेरैको धारणा छ। संजय ढकाल, बीबीसी, काठमाडौँ।